नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। गएको साता हामीले यसको 8 श्रृङ्खला वाचन सुन्यौं। 175 पृष्ठमा गएर गएको साताको वाचन रोकिएको थियो। अब आज अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुरु हुन्छ 9 श्रृङ्खला पृष्ठ 175। हाम्रो घरमा दुहुनु छैन, भैँसी त छ तर ब्याउने। बाह्र आमाले एउटा लैनो गाई ल्याउनु भयो मामा घरबाट, माली गाई। गाई सँगसँगै सानी बाछी पनि छे, गाजली। एक मन त मलाई आमा नै फिर्ता आए जस्तो लाग्यो। आमा गाई भएर आउनुभयो, आमा पनि मामा घरबाट बिहे गरेर आउनुभएको बासँग। यी गाई पनि मामा घरबाटै आए कि। हामीलाई आमाले आफ्नो दुध खुवाएर हुर्काउनु भयो, बढाउनु भयो। यी गाईले पनि हामीलाई दुध खुवाएर पाल्दैछिन्। एउटा भावना त हो, सोचेँ यी आमा नै हुन्। मैले ठुलो भाइलाई भने, बाबु यी हाम्री आमा हुन्, अब यिनलाई आमा भनेर बोलाउने है। ऊ एकदमै खुसी भयो। बाले के जडीबुटी खुवाउनु भयो सानो भाइलाई। एक दुई दिनमै भाइ बिस्तारै सन्चो हुँदै गयो। अब घरमा प्रशस्त दुध पनि भयो। भाइ बिस्तारै तङ्ग्रिँदै पनि गयो। उसका शरीरका हाडहरू पनि अर्को हप्ता दिनमै धेरै छोपिँदै गए। दिनहरू बित्दै जाँदा भाइ त आफैसँग खेल्ने भयो। मैले खुसी हुँदै भने, बा भाइ त अब बाँच्छ। ती गाईलाई कुँडो पानी घाँस पराल दिने काम प्राय मै गर्छु, कहिलेकाहीँ बाले पनि गर्नुहुन्छ। दुहुने काम पनि हामी बराबर नै गर्छौँ। दुहुन पनि कति सजिलो, ती गाई साह्रै गुणी छन्, सुधी पनि। माथि पाखातिर छोडिदियो, चरिराख्छिन् आफै। सास परेपछि ए आमा भनेर बोलाएँ। अचम्म भयो, तिनी त बाँ बाँ गर्दै आइन्। मलाई आमा आए जस्तै लाग्यो। भाइ पनि आमा भनेर बोलाउँछ। गाई साँच्चै बुझे झैँ बाँ गरेर आउँछिन्। भाइले पुतलीमा आमाको प्राण प्रतिष्ठा गरे चाहिँ मैले गाईमा आमाको प्राण प्रतिष्ठा गरेँ जस्तो लाग्छ। आज बिहानै गाईले बाँ बाँ गरिन्, म ब्युजिएँ। सधैँ कुखुराको बालेले उठाउँथ्यो, आज गाईले उठाइन्। मलाई मेरी आमाले नानी उठ, अब उज्यालो भयो भने जस्तो लाग्यो। यी माली गाईले बोलेको बाँ बाँ पनि म विभिन्न ध्वनिमा सुन्छु। कहिले नानी भनेर बोलाए जस्तो लाग्छ, कहिले भोक लाग्यो, कहिले तिर्खा लाग्यो, कहिले चर्न जान्छु। आमा भनेर बोलाउँदा भने बाँ गरेको हजुर भने जस्तो लाग्छ। मेरी आमाले भन्दा धेरै दुध दिने गाई जसको टाङमुनि छिर्छु म प्रत्येक गाई तिहारमा। लाग्छ म आमाको टाङमुनिबाट छिर्ने खेल खेलिरहेकी छु। सानी छँदा त आमाको पिठ्यौमा चढेर आमालाई घोडा बनाएर कति दुःख दिएँ होला। तर यी गाईको टाङमुनिबाट प्रत्येक गाई तिहारमा छिरेर के म त्यो भाडा तिर्न सकुँला र? अचम्म भएको छ जब म र भाइले ती माली गाईलाई आमा बनायौँ। त्यसपछि भाइले चुम्राको पुतलीलाई आमा बनाएर बोलाउन छोडेको छ। हिजो आज यमुना मेरा लागि यमुना नदी जस्तै पवित्र र निर्मल भएकी छिन्। जब उनका कुरा सुन्छु मेरो मन उनका रसिक कुराले नुहाउँछ, जसरी तीर्थालुहरू गङ्गामा नुहाउँछन्। नुहाएपछि शरीर चङ्गा भए जस्तै उनका कुरा सुनेपछि मेरो पनि मन चङ्गा हुन्छ। कहिले त चङ्गाभन्दा पनि बढी हुन्छ, किनभने मेरो मन चङ्गाभन्दा धेरै माथि र टाढा टाढासम्म पनि उडेर जान्छ। राधिका, राधिका, मे प्रेमी दिन हाम्रो घरमा घरको बारदलीमा बसेर उनले आफ्ना कुराहरू भन्न सुरु गरिन्। 14 वर्षसम्म मेरो बिहे नहुँदा आमा एकदमै हात्तिनु भयो। बा हुनुभएको भए धेरै पहिले नै बिहे हुन्थ्यो होला मेरो। कतै बिहे नहुँदै म महिनावारी हुन्छु कि भन्ने ठुलो डर थियो आमालाई, आफन्तलाई। त्यसपछि म अपवित्र हुन्छु, मेरो बिहे हुँदैन। ठुलो हुँदै र सप्रिँदै गएको मेरो जिउ देखेर आमा मलाई दिनदिनै तर्सेका आँखाले हेर्नुहुन्थ्यो। मलाई थाहा थिएन उहाँ मलाई मन पराउनु हुँदो रहेछ, मलाई बिहे गर्न खोज्नुभएको रहेछ। ती 25-30 वर्षका जवान र राम्रा युवक पढेका पनि तिनका अघिल्ला दुईटी दुलै मरेका रहेछन्। तिनी माग्न आउँदा आमाले भन्नुभएछ, तपाईँका त दुईटी दुलै मरेका रहेछन्, दुलै फाप्तो रहन्छ तपाईँलाई, पहिले अर्को बिहा गरेर आउनुहोस् अनि बल्ल मेरी छोरी दिउँला, नत्र दिएर क्यार्नी हो, तपाईँका गरले मेरी छोरी नै मर्छे। उहाँलाई जसरी पनि मलाई बिहे गर्न मन लागेको रहेछ। मलाई पाउन नै उहाँले जेठी बिहे गर्नुभयो। आफूले हेर्दै नहेरी 12 दाईहरूले हेरेको भरमा बिहे गर्नुभयो। त्यसको 20-22 दिनपछि उहाँले मलाई बिहे गर्नुभयो। अन्माउने बेलामा आमाले भन्नुभयो, मेरी छोरीलाई कहिले नरुवाउनुहोस् है जयनारायण। उहाँले भन्नुभयो, म त जिन्दगीभर चौपट्टे मया हारेर पाल्छु नि, तपाईँको छोरीलाई कहिले रुवाउन्न, ढुक्क हुनु सासु आमा। म दुलै भएर यस घरमा आउँदा जेठी माइती बसेकी रहेछन्। जब मेरो रूप हेरे सबैले विभिन्न आवाज आए, ओहो यी त कति ठुली रहेछन्, कति सप्रेकी, पहिलेकी भन्दा नि ठुली र राम्री पनि, पहिलेकी त काली छन्, यी त गोरी उजेली, साह्रै राम्री, दुलै बिहारेर ल्याउनु भएको छ सानो बाबुले। उहाँले भन्नुभयो, राम्री भएर त मैले बिहारेको नि। यस्ता कुरामा लाज मान्ने उमेर भइसकेको थियो मेरो, लाजले म डल्लो परेकी थिएँ। पीरले आँसु बग्दा बग्दा आँसुले पनि पासे जस्ता भएका थिए आँखा, राता र फुलेका। बेलुका भन्नुभयो, केही मिर नहर, तिम्री आमाले भन्दा धेरै माया हर्छु मैले, तिमीले यहाँ केही दुःख हर्नु पर्दैन, तिम्रो कलिलो उमेर छ, नयाँ घर अत्यार लाग्ला, 1 वर्ष माइतमै बस्छ, बेला बेला म तिमीलाई भेट्न आम्ला। राति सुत्ने बेलामा खोपीमा एउटा ठुलो खाट देखाइदिनु भयो, कतिखेर निदाएछु कुन्नी। बिहान झिसमिसेमा बिर्जुँदा त उहाँ मेरो छेउमा मलाई नछोइ सुतिरहनु भएको रहेछ अलग्क। बिउजिने बित्तिकै अजङ्गको जिउ भएको ठुलो लोग्ने मान्छे आफ्नो आडमा देख्दा कुनै जन्तु देखे चाहिँ तर्सिएँ म त। भोलिपल्ट बिहान पत्राबाट पानी लिएर भान्सातिर जाँदै थिएँ, मूल ढोकाको सङ्घारबाट बोलाउनु भयो, यता आऊ त। म गइनँ, जाँदै गइनँ, भान्सामा छिरेर भान्सामै बसिरहेँ। नन्दले दौडँदै आएर भनिन्, दाइले बोलाउनु भएछ, आम्नु अरे। मैले सोधेँ, किन? त्यही बेला सासु आइन्, उनले कुरा सुनेकी रहेछन् क्यारे, भनिन् बिहानै उठेर दुलाको गोडाको जल खानुपर्छ, यहाँ हाम्रोमा दुलाको गोडाको जल नखाइकन के नि खानुहुन्न। मैले सासुको आँखामा पुलुक्क हेरेँ, मेरा आँखाले भनेको के बुझिन् कुन्नी। तिनले स्पष्ट पार्दै भनिन्, दिनदिनै खानुपर्छ, मर्ने दिनसँग छोड्नुहुन्न, हाम्रोमा यस्तो चलन छ। हाम्रो माइती घरमा बा हुनुभएको भए यी कुरा जान्दथेँ होला, मलाई यादै भएन। गोडाको जल लिन जान गाह्रो लाग्यो, त्यसैले नन्दलाई चोबेर ल्याइदिनु भनेर तामाको अङ्खोरा दिएँ। तिनी गइन्, तर भन्नुभएछ उसैलाई पठाइदेऊ, अरू आएर हुन्न, के गर्नु अब। गएँ उहाँ भएको खोपीमा, अनुहारतिर हेर्दै हेरिनँ, हेर्न दिए पो हेर्ने, जतिखेर पनि उहाँले नै हेरिरहनु भएको हुन्छ, आँखा जुदाउन सक्दिनँ। डर र लाजमा थोरै खुसी र दुई थोपा प्रेम मिसिएको छ। खुट्टा खुट्टाको जल खाने तरिका सिकाउनु भयो, तर मलाई एकदमै घिन लाग्यो। खानु पऱ्यो भने आफ्नै गोडाको पानी त खान सक्दिनँ होला म, त्यो को हो को नचिनेको नजानेको लोग्ने मान्छेको गोडाको जल कसरी खानु? कहाँ कहाँ के थोक टेकेर आएका गोडा, तर खाएँ। लाग्यो तिनका गोडा मेरो पेटमा छन्, अब तिनी मेरो पेटमा हिँड्छन्, तर उनी मेरो मनमा हिँड्न खोजेका रहेछन्। एक वर्षपछि आउनु भने पनि एक वर्ष नपुग्दै ठिक बच्चा जन्मिने अवधिमा म घर फर्किएँ। उहाँ लिन आउनुभएको थियो, म 15 वर्षकी आमाभन्दा पनि ठुली भएकी, सबैले भने कस्तो सप्रेकी। सौता पनि आएकी रहेछन्, उमेर मभन्दा जम्मा 2 महिनाले कान्छी भए पनि ती साह्रै सानी पातली र काली थिइन्। तिनको अनुहार निर्दोष थियो। दुलाले भन्नुभयो तिम्री दिदी, फेरि भन्नुभयो जाऊ दर्शन हर, आफै हर, दर्शन गरेर सानो हुँदैन। तिनलाई ढोगे, अप्ठ्यारो मानेर ढोगे, शिर झुक्यो मन झुकेन, मनको शिरले तिनका चरण छोएन। भोलिपल्टदेखि त ती मेरी साथी भइहालिन्। हामीसँग एकै ठाउँमा सुत्नुपर्ने पनि भयो, अनि पालै पालो दुलाहको सेवा गर्न लाग्यौँ। दुलाले त्यस्तै सिकाउनु भएको थियो। कसो कसो उहाँ मेरो नजिक हुन खोज्नुभयो, तर दिदीसँग टाढा। माइत गएर आएपछि समयले मलाई अझै बैंस थपेर पठाइदिएको थियो। एक दिन घरमा कोही नभएको मौका पारेर खोपीमा मेरो पाखुरा समाउँदै भन्नुभयो, मसँग किन हो तरक तरक तर्किने? म यहाँ छु र तिमी छौ, म नभए तिमी यहाँ बस्न सक्दिनौ। मैले उहाँको अनुहार हेर्न सकिनँ, हेर्न मन लागेको थियो। उहाँको आँखाको लाज र डर लाग्यो। लाजले भुत्तुक्क हुँदै भने, किन तरक तरक अर्थे? तपाईँ नभए म यहाँ किन बस्छु र? तपाईँ जहाँ जानुहुन्छ म नि त्यहीँ जान्छु। मैले राम सीताको कथा सुनेकी थिएँ, स्वस्थानी सुनेकी थिएँ। म सीता र गोमा जस्तै आदर्श बन्न चाहन्थेँ। अब मदेखि नभाग है त, म केही बोलिनँ। मनमा नै भने यही घरमा त छु, कहाँ भागेकी छु र? यता हेर त, हेर्ने आँटै आएन। दाहिने हातले मेरो देब्रेगाला छोरा आफूतिर मेरो अनुहार फर्काउनु भयो। मेरो अनुहार त उहाँतिर फर्कियो, तर आँखा तल झुके। उहाँको रौनै रौँ भएको छाती देखेँ। भन्नुभयो मलाई हेर न, धेरै पटक भन्नुभयो। पुलुक्क एकपटक के हेरेकी थिएँ, उहाँ मेरो आँखामा आएर बस्नुभयो। एक्कासी मेरो मन पनि ढक्क फुलेर आयो, सायद मनमा पनि बस्नुभएछ क्यारे। तुरुन्तै आँखा झुकाएँ। मलाई काखमा राख्नुभयो, यति ठुलो जिउ उहाँको काखमा एक्कासी म सानी भएँ, हराएँ। दुवै हातले मलाई बेरेर भन्नुभयो, म मरेँ भने तिमी क्यार छेउ नि? किन यस्तो सोध्नुभएको होला? उहाँको मृत्युको कल्पनाले पनि म एकदमै डराएँ, आफ्नो कुनै अर्थ देखिनँ। एक्कासी उहाँप्रति माया बढेर आयो, सायद उहाँले प्रेमलाई अझ गहिरो बनाउन मृत्युको कुरा गर्नुभएको होला। मैले भने म नि मर्छु नि, त्यसो भए मसँग किन तर्किन्छौ त नि? म तर्केर जाने ठाउँ कहाँ छ र? मैले फेरि यसो भने, किन नजिकै बस्दिनौ त? कहाँ कहाँ त छु नि तपाईँको, अबदेखि नतर्क है। मैले नबोलेरै भावले भने हुन्छ। त्यसपछि म उहाँको शरीरमा बिलाएँ। मेरो यति ठुलो शरीर पनि मायामा बिलाउँदो रहेछ। म मरेँ भने के गर्छु भनेर मैले कति माया गर्छु भन्ने विचार गर्नुभएको होला। मलाई पनि विचार गर्न मन लाग्यो, उहाँ मलाई कति माया गर्नुहुन्छ? फ्याट्टै सोधेछु, म मरेँ भने चाहिँ तपाईँ के हार्नुहुन्छ नि? उहाँले भन्नुभयो अर्को बिहा गर्दिन। बाली है मोरी मनिया रे, ए जी बाली भोलिपल्ट जब गोडाको जलखाना खोपीमा पसे उहाँ पूजापाठ सकेर ओछ्यानमा बस्नुभएको थियो। म पुगेपछि गोडा तल झार्नुभयो। ती दुवै गोडालाई धेरै समय लगाएर बडो तन्मयपूर्वक धोएँ। एक्कासी ती गोडा राम्रा लागे। गोरा र सलसलाउँदा पटक्कै घिन लागेन। राति सुत्ने बेलामा आफैले तातो पानीले धोएर तेल लगाइदिएका गोडा। पहिलोपटक यस्तो भयो, ती गोडाको जल खाँदा पटक्कै घिन लागेन, फोहोर लागेन। लाग्यो उहाँको जीवन मात्र होइन, मेरो जीवन र माया पनि यिनै दुई खुट्टामा अडिएको छ। त्यो बिहान उहाँले थालमा अलिकति भात पनि सधैँ छोड्नु भएको थियो। त्यही जुठो थालमा भात खाँदा पहिलो पटकमै घिन लागेन, फोहोर लागेन। लाग्यो मैले प्रेम खाँदैछु, सायद प्रेम भनेको यही हो। प्रेममा घिन हुँदो रहेनछ, नत्र ओट ओट र जिब्रो जिब्रोको चुम्बनमा किन घिन लाग्दैन, किन जुठो लाग्दैन? बदलामा चुम्बन नै प्रेमको सबैभन्दा चोखो र पवित्र रूप भएर आउँछ। यस्तो अनुभूतिमा चरम आनन्द हुन्छ। हामी दिनदिनै दिदीबहिनी पन्देरामाथिको वनमा घाँस काट्न गयौँ। घाँस काट्दा काट्दै घरका विभिन्न कुरा काट्यौँ, आफै गीत पनि बनायौँ। दिदीले गाइन् वनको काफल बिचरी चरीलाई, जन्मघरमा ठाम छैन छोरीलाई। मैले पनि गाएँ फुलको डाली चरीले गुनायो, नुगायो माया बस्यो मायाले रुवायो। कताबाट हो एउटा पुरुष आवाज आयो, स्याब्बा। सातो गयो, सायद दिदीको भन्दा सात गुणा बढी सातो गयो मेरो। वन र आफ्नै मनलाई मात्र सुनाउन गएर आएको गीत अरूले पनि सुनेछन्, ककसले सुनेछन् भनेर यसो कोल्टिएर हेरे। अलि तलसम्म हेर्न गए, आफ्नै दुलाले पो सुनेका रहेछन्। अब पर्यो फसाद। बुहारी र दुलै भइसकेकी बाहुनकी छोरी तरुणी छोरी चेली जो आफ्नो मान र इज्जतमा बसेकी छे, उसले वनै घन्किने गरी यसरी गीत गाउनु राम्रो मानिँदैन। मनमा नै गाएको भए पो कसैले सुन्थेन, इज्जत पनि बस्थ्यो। वन बनै गाएपछि अब इज्जत कसरी बचाउने? गुलाबी चुन्दरिया। साँझ काँसको बारी बोकेर घर फर्क्यौँ। गोठको छेउमा काँसको बारी बिसाएर घरभित्र पस्न खोज्दा दैलोमा उहाँ उभिनु भएको थियो। दिदीलाई कस्तो लाग्यो कुनी? मलाई त पहाड उभिए जस्तो लाग्यो, जुन पहाड पार गरेर पस्नु थियो भित्र। थाहा छैन कति गाह्रो पर्ने हो अब। राति आफ्नो खोपीको ढोकामा आग्लो लगाएर सुत्नुभयो। सेवा गर्न मन तातो तेल लिएर जाँदा ढोकाबाटै फर्किए म। ढोका खोल्नु नभनेर बिस्तारै त भने दुई पटकसम्म, तर नखोलेपछि धेरै कर गर्न सकिनँ। भोलिपल्ट बिहानै हातमा मुरली लिएर बाहिर निस्कनुभयो। कता जानुभयो कुन्नी? त्यसमा केही गुनासो र अप्ठ्यारो थिएन, तर गोडाको जल खान नदी जानुभयो। रिसाएर त होला त्यसो गर्नुभएको, अब के गर्ने? पेटमा भोक र मनमा पिर छ। दिउँसो भइसक्यो, आउनुहुन्न। दिदी र म दुवै भोककै छौँ। छटपटी भयो। जेठानी दिदीहरूले भन्नुभयो, शालिग्रामको जल खाएर खानुहुन्छ, खाओ, भरे घाम अस्तासी खाए हुन्छ घोडाको जल। साह्रै भोक लाग्यो। आफूभन्दा ठुला जेठानीहरूले भन्नुभएको भनेर त्यसै गऱ्यौँ। भोक त हट्यो तर पिर हटेन। बाहिरबाट आउँदा सधैँ मुरली बजाउँदै आउने मान्छे नबजाइ आउनुभयो। अलग्क कस्तो अवसाद, खाना खाने बित्तिकै आउनुभयो। मनमा साह्रै ग्लानी भयो, पछुतो पर्यो, मनमा घाउ लाग्यो। पछिसम्म खत बस्ने गरी यसो उहाँको अनुहारतिर हेरेँ। उहाँले हेर्नु भएन, मैले हेर्दा। नखाए जस्तो गरी तामाको अमखरामा जल लिएर खोपीमा गएँ। उहाँ ओछ्यानमा बस्नुभएको थियो। म उहाँको गोडामुनि जल खाना टुक्रुक्क बसेँ। मैले भोकै भएको अभिनय गरे पनि मेरो पेटभित्रको कुरो अनुहार हेरेर थाहा पाइहाल्नुभयो। अनि खिस्याउँदै भन्नुभयो, ओहो, नखाएको अनुहार हो यो? यस्तो बेला पनि जानियो रहेछ है, तीन माना खासी नि जल खाना आउँछन्। उहाँको गोडाको जल खान गएकी म आफै लाजले जल जस्तै भएँ। के गरौँ, पछुतो मानी मानी उहाँको चरणमा परे, समर्पित भइरहे, रोएँ। खाएकै भए पनि त्यसपछि जल खान दिनुभयो। म उत्पात खुसी भएँ। उहाँले ठूलो कृपा गर्नुभएको सम्झी। यो कस्तो प्रेम हो, समर्पण हो या संस्कार हो? मैले स्पष्टीकरण दिएँ। जेठानी दिदीहरूले शालिग्रामको जल खाएर खान हुन्छ, खाऊ भन्नुभयो, तपाईँ झट्टै आउनुहुन्न होला भनेर खाएँ। गिज्याउँदै भन्नुभयो, ओहो, व्रत नै अर्काको करले छोडिन्छ र? म केही बोल्न सकिनँ। उहाँको आँखामा पुलुक्क हेरेँ। त्यहाँ खुसी र प्रेम थियो, ओठमा पनि थियो। त्यसपछि बाहिर निस्किन खोज्दा उहाँले मेरो हात समातेर काखमा राख्नुभयो। नछोएर दिनुभएको खुसी र प्रेम ओठले ओठमा छोएर दिनुभयो, ओठले ओठलाई। म आगोको फिलुङ्गो भएर बाहिर निस्किएँ। बाहिर त कोही एक जीर्ण माग्ने आइमाई आँगनमा उभिएकी थिइन्। धेरै दिनदेखि नखाए जस्ती उनको काखमा साह्रै मरण च्यासे बच्चो थियो। अर्को थियो उनको खुट्टा जत्रै अग्लो मुस्किलले उभिएको छोरो। हेरेँ, उनले मसँग दयाको याचना गरिरहेकी छिन्। बिहानको भात थियो, तरकारी थियो, त्यही दिन पारेको ताजा मोही थियो। भात तरकारी त तताएर दिएँ। उनले खुब खुसी हुँदै खाइन्। सोचेँ, आफ्ना दुलाको गोडाको जल खान नपाएर भोकै बस्नु र खानेकुरा नपाएर भोकै बस्नुमा कति धेरै फरक हुँदो रहेछ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। हामी श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन हुन्छ। यमुनाका कुरा सुन्दा म उनको कथाको पात्र झैँ भएर कथा सँगसँगै बग्छु, डुब्छु र तृप्त हुने प्रयत्न गर्छु। मनको कल्पना लोकमा उनको ठाउँमा म प्रतिस्थापित हुन्छु। त्यसैले उनका कुरा सुन्न प्रत्येक दिन म आतुर हुन्छु। उनी पनि खुलेर सबै कुरा सुनाउँछिन्। हामी सौता सौता भए पनि दिदी बहिनी झैँ एउटै खाटमा सुत्छौँ। उहाँको खोपी र हाम्रो खोपी जोडिएको छ। उहाँ एक्लै आफ्नो खोपीमा सुत्नुहुन्छ। हामी दिनदिनै पालो गरेर सेवा गर्न जान्छौँ। एक दिन दिदीको पालो थियो उहाँको सेवा गर्ने। दिदी दिउरीमा मनतातो तेल लिएर गइन्। अरू दिनभन्दा पनि चाँडै फर्किन्थ्यो। रात फर्कँदा दिउरीभरि मनतातो तेल र आँखाभरि मनतातो आँसु लिएर फर्किन्। सोचेँ, आज झन् चाँडै फर्काइदिनु भएछ, सेवा पनि गर्न नदिए। दिदी ओछ्यानमा घोप्टो परेर सोक्क सोक्कर हुन थालिन्। म के भनौँ, उनीप्रति दया लागेर आयो। यति चाँडै उनले न कहिले फर्किनु परेको थियो, न कहिले यसरी रोएकी थिइन्। बिचरा जाने बित्तिकै फर्कनु पर्यो। मैले केही बोल्नै सकिनँ, तर कता कता मन भने भित्रभित्रै सन्तुष्ट भए चाहिँ भयो। मान्छेको मन कस्तो होला, दया र सन्तुष्टि एकैपटक छचल्किएर मेरो मन भिज्यो। मैले बिस्तारै सोधेँ, के भो दिदी? ती बोलिनन्, मानव मैले नै तिनलाई रुवाएको हो जस्तो गरिन्। सुनसान रातमा बोल्दा पल्लो खोपीमा उहाँले सुन्नुहुन्छ भन्ने डरले म केही बोलिनँ। दिउँसो मात्र दिदीको चिन्तित र मलिन अनुहार देखेर पक्कै पनि दुलाको प्रेम नपारे नि यस्ती भइन् भन्ने सोचे। किनभने उनलाई धेरै पटक यसरी फर्काइदिनु भएको छ। दिदीको आँखामा आँसु देखेर मैले भने, दिदी नरुन्नुहोस्, तपाईँले नि माया देखाउन जान्नु भएन कि? लोनी मुन्छेको जात, तिनलाई बढी सेवा हार्नुपर्छ, पिरिमा हर्नुपर्छ, फकाम्नुपर्छ, मान र सम्मान बढी खोज्ने जात। पुरै समर्पित भएर झोक्नु पनि पर्छ। यति भन्दा दिदीले पुलुक्क मेरो अनुहारमा हेरिन्, केही बोलिनन्। जति बोल्नु तिनको अनुहारले बोलेको थियो, सबैभन्दा बढी आँखाले ईर्ष्या कुण्ठा र आवेश बोलेको थियो। मैले फेरि भने, उहाँले तपाईँलाई नि उत्तिकै पिरे मरेको देख्न चाहन्छु म, हामी दुवै बराबर हुँ उहाँका लागि। त्यसपछि तिनले मतिर आँखा पिर्लिक्क पारेर हेरिन्। ईर्षित भावमा भनिन्, मुखा राम राम बगलिया छोरा। उनको भनाइले जति खिन्न हुनुपर्ने हो म त्यति खिन्न भइनँ। त्यो अवस्थामा त्यति भन्नु स्वाभाविकै हो। तैपनि मैले उनीप्रति दया राखिरहेँ। उहाँ रिसाम्नु भयो भने नि आफू रिसाम्नुहुन्न, उहाँले माया नहरे नि आफूले माया हर्न छोड्नुहुन्न। लोनी मुन्छेको मन त हो नि, पौलन कति बेर लाम्छ र लाउनी खानी र बाहिरी सामाजिक व्यवहारमा उहाँले भेदभाव गर्नुभएको छैन। भित्री कुरा त आफै नै मिलाउनुपर्छ दिदी। त्यसपछि तिनी मुखले केही बोलिनन्, तर तिनका आँखा र अनुहारको भावले भनिरहेको थियो, यो सब तैँले गर्दा भएको, तैँले एक कोर्याइस, मोहित पारिस, तेरो रूप बोली र व्यवहार मायावी छ, त्यसैले उहाँलाई लठ्याएकी छेस। यही भावलाई मुखले यसरी भनिन्, उमेरले त दिदी होस्, दुई महिनाले मात्र भयो नि दिदी, तर नाता सम्बन्धले बहिनी भइस, मेरी सौता त मभन्दा पछि आकी होस्, तर मेरो भाग खोसिस, पछि आएर नि मेरो प्रेम खोसिस। मैले भने, तपाईँको प्रेम खोसे छैन दिदी, जस्ताको तस्तै छ, तपाईँले लिन जान्नु भएन, बासी होला बिउरेला, बेलैमा लिनु होला बरु। तिनले विवाद गरिन्, नखोसे भए मेरो प्रेम कहाँ हरियो त नि। मैले भने, प्रेम खोज्ने कुरा होइन, चोर्ने कुरा नि होइन, यो त नखोसी नचोरी नमागी आफै पाइने कुरा हो। त्यसपछि तिनी केही बोलिनन्, तर उनी उहाँसँग भन्दा मसँग बेखोसी जस्तो देखिन्। जे जस्तो भए पनि मुख छाडेर हामीले झगडा गरेनौँ। अर्को रात धेरै बेरपछि तिनले रुँदै रुवाएकै लयमा भनिन्, त जा अरे, म केही बोलिनँ। मेरो मन उहाँप्रतिको प्रेमले उनले भनिन सक्दै गएको थियो, तर तत्काल फुर्किँदै र खुसी देखाउँदै जान सकिनँ। उहाँलाई नटेरे झैँ म नचलमालाई सुतिरहेँ चुपचाप। म गएपछि झन् उनी कति रोलिन्, कति कुण्ठित होलिन् र भोलि मलाई कस्तो व्यवहार गरिन्। एकछिनपछि मन तातो तेल लिएर म उहाँको खोपीमा गएँ। उहाँ निदाय झैँ सुत्नु भएको थियो। उहाँका गोडामुनि बसेर बिस्तारै सिरक पन्छाएर मैले उहाँका खुट्टा छोएँ। ती खुट्टामा बगेको मनतातो रगतले किन ढिलो गरे कि भन्ने चाहिँ लाग्यो। पैतालाबाट सेवा गर्न थालेँ। छुँदाछुँदै तेलले भिजेका मेरा हातहरू उहाँको तिग्रासम्म पुग्दा पनि उहाँ बोल्नु भएको थिएन। उहाँ ननिदाएको थाहा पाउँदा पाउँदै पनि सोधेँ, निदाम्नु भएको हो, किन ढिलो हरे कि? थाहा पाएँ उहाँ रसिक मनस्थितिमा हुनुहुन्छ, खुसी हुनुहुन्छ, म पतिको प्रेममा चुर्लुममा डुब्नु भएको छ। यस्तै बेला हो मनमा लागेका कुरा गर्ने। जे भने पनि यस्तो अवस्थामा लोग्ने मान्छेहरू रिसाउन सक्दैनन्। मैले भने, दिदीलाई त्यसो नहर्नुहोस्, उनलाई नि तपाईँले पिरिम हर्नुपर्छ। पिरिम कसैले कोच्चार हुन्न क्या? त्यसो भए किन बिहा हर्नु भयो त नि तिमीलाई पाउन? मेरो मनको आधा घडा पानी भरिएर छसल्कियो। उहाँ मेरा सामान्य साक्षात भगवान् कृष्ण जस्तै भएर आउनुभयो। सेवा गर्दा गर्दै मेरा हात उहाँका पैताला तिग्रा हुँदै ठ्याक्कै उहाँको मुटुमाथि पुर्याएकी थिएँ। उहाँ सुस्तरी छुँदै थिएँ। तैपनि मैले दिदीप्रति दयाभाव देखाउँदै भने, दिदी रुँदैछन्, उनलाई त्यसरी निठुरी भएर तपाईँले फर्काउनु नहुने थियो, उनको आँसु पुस्नु पर्दैन तपाईँले। सबै कुरा दिन सकिन्छ दिएकै छु, तर पिरिम दिन सकिन्न। आँसु पुस्न सकिन्छ, तर आँसुको मूल रोप्न सकिन्न। लाउनी खानी र सामाजिक व्यवहारमा तिमीलाई भन्दा केही फरक गरेको छैन। प्रेम त भित्री कुरा हो, आफै हुने कुरा हो, जस्तो तिमीसँग भएको छ। उहाँका कुराले म एक्कासी उहाँसम्म सम्पूर्ण रूपले समर्पित भएँ, सन्तुष्ट भएँ, प्रेमले पूर्ण भएँ। उहाँले भन्नुभयो, बाह्र दाईहरूले आफन्तहरूले भनेको नमानेर मैले तिमीलाई मात्र बिहा हर्नुपर्ने थियो। तिनीहरूका कुरा, तिम्रो आमाका कुरा विद्रोह गर्नुपर्ने थियो मैले। कृष्णले रुक्मिणीलाई भगाझेँ, भगाउनु पर्थ्यो, गल्ती अरे। उहाँले त्यसो भन्दा झन् म सन्तुष्ट भएँ, रुक्मिणी नै भएँ। मैले आफूलाई अझै आदर्श चरित्र देखाउँदै भने केही गल्ती भएको छैन, देखावटी नै भनी तपाईँले उनलाई माया हार्नुहोस्, नरुवाम्नुहोस् क्या, मैले आफ्नो बाहुमा कस्तै भन्नुभयो। त्यो त मैले हरेको छु नि प्यारी, अब उनी गर्भिणी हुन्छ। एक्कासी मलाई उहाँले मेरो मुटुमा तीको झिरले घोचे जस्तो भयो। प्रेम गर्दै उहाँको आलिङ्गनमा बाँधिएर फुलबारीमा हिँड्दा हिँड्दै अचानक कलिलो पैतालामा फुलकै काँडा बिजे जस्तो भयो। जुन फूल हेरेर मोहित हुँदै थिएँ त्यही फूलको काँडाले घोचे जस्तो भयो। बाफबाट एक्कासी बरफ भएँ म त। त्यसपछि दिदीको पक्ष लिएर बोल्ने आँट कहिले गर्न सकिन। तिमी कति भाग्य मानिस छौ यमुना, भोलिको कुरा कसलाई थाहा छ र? मैले आजको कुरा अरे कि दुलासमा भएका र ती रागका कुरा मैले सुनाउँदा तिमीलाई पीडा त हुन्न? पीडा हुने भयो किन सुनाउ सुनाउ भनेर कर अर्थी हुँ? तिम्रा कुरामा म तिमी जत्तिकै आनन्दित हुन्छु भन्ने सम्झेर मलाई आफ्ना कुरा सुनाऊ। तिमीलाई यस्ता कुरा सुनाएर मैले पाप अरे जस्तो नि लाग्छ, कहिले काहीँ त खिची अरे जस्तो नि लाग्छ। कमसेकम मैले तिमीबाट आफूले नबोगेरै नि दाम्पत्य जीवनका यतिका कुरा थाहा पाएँ, भित्री कुरा थाहा पाएँ। तिम्रा कुरा सुन्दै जाँदा कहिले त लाम्छ म आफै बोहुँदैछु जम्मै थोक। तिमीमा त बोहुँदा जस्ता भएका भाव आउँछन्, म त्यस्तै त्यस्तै हुँदै जान्छु तिम्रो कथा सुन्दै जाँदा। त्यसैले म नि भाग्यमानी नै छु यमुना, सुनाउ न तिम्रा दुलासमा भएका अरू कुरा पनि, सुन्नका लागि आतुर छु म एकदम। यमुनाले भन्न सुरु गरिन्, अस्ति भर्खरको कुरा, आर्बाबाट ठुला मामा आउनुभएको थियो। उहाँसँग भन्नुभयो म त भान्जीले नआएको हुँ, बिहापछि गकी पनि छैनन्। पठाइदिनुहुन्थ्यो कि ज्वाइँ? उहाँले खुसी हुँदै भन्नुभयो मैले त पठाइदिएकै छु, मामा लिन आम्दा नपठाइदिने त कुरै हुन्न नि, बरु जाने मन छ कि छैन उनको। मैले पठाएपछि म कसरी जान्थिनँ होला र? उहाँको अनुहारको भाव हेरेँ, खुसी हुनुहुन्थ्यो। मैले मामातिर फर्केर स्वीकृतिको भाव व्यक्त गरेँ। बिहानको खाना खाएर मामा कामचा ससुराका घरतिर जानुभयो, म खोपी सफा गर्दै थिएँ, उहाँ भित्र छिर्नुभयो। घरमा अरू कोही थिएनन्, दिदी एक महिनादेखि माइत गएकी थिइन्। भन्नुभयो मामा लिन आउनुभएको छ, चाँडै जाने तयारी गर्नु परेन त। म हाँसे मात्र बोलिनँ, नबोलेरै बढारिरहेँ। फेरि भन्नुभयो तिमीलाई एकै ठाउँमा बस्दा बस्दा अत्यार नि ला होला है, नियास्रो नि ला होला। आफू नबोली उहाँका कुरा सुन्दै गएँ। मेरो प्रतिक्रिया भनेको ओठको संक्षिप्त हाँसो मात्र थियो। जाऊ जाऊ दुई चार दिन बसेर आऊ, त्यति टाढादेखि लिने भनेर आउनुभएका मामालाई के रित्तै पठाउने। मैले उहाँको अनुहारमा हेरेँ, उहाँ हाँसिरहनु भएको छ। खुसी, रहस्य, प्रेम र बासना मिसिएको त्यो हाँसोको व्याख्या गर्न सक्दिनँ म। म त उहाँको खुसीले त्यसै त्यसै गुदगुदिएँ। सोधेँ कतिखेर जाने अरे मामा? अब एकैछिनमा। म हतार हतार लुगा गहना झिक्र मिलाउन थालेँ, त्यसपछि लगाउन थालेँ, झोला ठिक्क बनाएर तयारिएँ। केही नबोली उहाँले हेरिरहनु भएको छ। उहाँको मौन स्वीकृतिमा सबै थोक गरेर तयार भएँ। सम्पूर्ण रूपले तयार भएपछि भन्नुभयो तिमी जाने नै हो त? सारीसँग चल्दा चल्दैका मेरा हात टक्क रोकिए, चुराको आवाज रोकियो, मामा घर जाँदै गरेको मन पनि रोकियो र उहाँ हाँस्नुभयो, अनौठो प्रकारको हाँसो। र पनि मैले फेरि सारी काँधमा हालेर मिलाएँ, झोला मिलाएँ अनि भने अब एक्लै बसेर रमाइलो गर्नुहोला। त्यसपछि उहाँले मेरो दाहिने हात छ्याप्प सम्हाल्नुभयो, यसरी सम्हाल्नुभयो मामा घर त धेरै टाढाको कुरा, अब म फुत्केर बाहिर पनि जान सक्दिनँ। मेरो अनुहारको केन्द्रबिन्दु आँखामा हेर्नुभयो, उहाँको आँखाको घुर्की खिन्नतामा परिवर्तन भयो। भन्नुभयो तिम्रो मन त साह्रै रुखो रहेछ। सबैभन्दा कोमल अङ्गमा सुस्तरी तर निर्ममतापूर्वक छोए जस्तो लाग्यो, निठुरी रहेछौ। त्यही अङ्गमा बेसरी अठ्याए जस्तो लाग्यो, अब त तिम्रो विश्वास अर्दिन। त्यही अङ्गमा बेसरी चिमोटे जस्तो लाग्यो, मैले त के भन्छौ भनेर विचार पो हरेको हुँ। कसरी मलाई एक्लै छोडेर जान तयार हुन सके कि? तिमीलाई मेरो माया रहनु छ, मलाई एक्लै बसोस्, खाए खाओस् नखाए नखाओस् भनेर जान खोजे कि? त्यसपछि एकाएक मेरो काँधको सारी आफै फुस्किए चाहिँ खस्यो। गहना पनि आफै फुस्किए कि फुकाले थाहै पाएन फुकालेको पनि। एकैछिनमा म पहिलेकी जस्तै भएँ अनि भने अझै रुखी भएँ म। उहाँका आँखालाई चित्त बुझेन। अझै निठोरी भएँ म। उहाँका ओठ मुस्कुराएनन्। अब त विश्वास गर्नुहुन्छ मलाई? उहाँको मन अझै खुसी भएन। अरू नै केही विचार गर्नु छ भने हर्नुहोस्। गर्नु छ, अझ धेरै विचार गर्नु छ भन्दै उहाँले काखमा लिनु भयो। म ठुस्स परे जस्तै भएँ। कान्छा ससुराका घरतिरबाट मामा फर्केर आउनुभयो। मामाले हतारितै भन्नुभयो, भान्जी त अझै तयार भइरहन्छौ, अब त हिँडिहाल्नुपर्छ, नत्र भरि बेला पुग्दैन। मेरो झन् ठुलो परीक्षा आउँदै थियो, अब के भन्ने हो मामालाई? लज्जित हुँदै मामालाई भने, मामा दुःख नमान्नुहोस् है, म त नजानी पो भएँ। ज्वाइँले त अघि नै बिदा गर्नुभएको थियो, तिमीले नि जानी जानी भन्यो, के भयो त नि फेरि? के बहाना पारौँ अब? बहानाको कुनै तयारी थिएन। उहाँको अनुहारमा हेरेँ। उहाँले पनि मेरो अन्योलग्रस्त र समस्याग्रस्त अनुहारमा हेर्नुभयो र मुस्कुराउँदै अन्तै हेर्नुभयो। अर्कालाई समस्यामा पारेर मुस्कुराउने उहाँप्रति एकदमै रिस उठेर आयो। रिसले झन अल्लिए। मामाले सोध्नुभयो, किन, के भयो र भान्जी? हामी स्त्री जातिका लागि प्रकृतिले एउटा गजबको हतियार दिएको रहेछ। यो कठिन घडीमा त्यही हतियार प्रयोग गर्नु पर्यो। अझै लज्जित हुँदै छेउतिर तर्किएर टुक्रुक्क बस्दै भने, मामा भन्न नि अप्ठ्यारो, जानी भनेर सबै तयारी गरेकी थिएँ, लुगा पनि लाएर ठिक्क परेकी थिएँ, भर्खर नछुनी भए, लाका लुगा पनि फुकालेर सबै थन्काउनु पर्यो, साह्रै नमज्जा लागेको छ, बल्ल बल्ल मामा घर जानु छ, त्यो पनि यस्तो भएपछि के जानु भनेर बसेकी म त। आइमाईको भर हुन्न भनेको यही हो। दुःख नमान्नु होला मामा, अर्कोपल्ट म आफै आउँछु। बिचरा मामाले नपत्याउने कुरै थिएन। दुई महिनादेखि आफू गर्भवती भएको पनि बिर्सेर मामालाई डाँटे, प्रेमका लागि डाँटे। कसो पेट त देखिने बेला भएको थिएन, नत्र त। मामा गएपछि उहाँले भन्नुभयो, तिमी सत मलाई डर पो लायो। मैले ठुस्स परेर भने, किन नि? उहाँले हाँस्दै भन्नुभयो, कुन दिन मामालाई चाहिँ मलाई नै छक्याम्ने त होइनौ तिमीले? मैले सोधेँ, कसरी जानु यमुना मामालाई त्यसरी छक्याउन? सबै कुरा माया प्रेमले सिकाउँदो रहेछ, उनले भने। यमुनाका कुरा रचिला र निश्चल हुन्छन्। उनका कुरा सुनेर मेरो मन पनि त्यसै त्यसै रङ्गिन हुन्छ। एक्लै आत्मरतिमा लिप्त हुन्छु, रमाउँछु। यमुनाका यतिका कुरा सुनेपछि जब उनका दुलाहलाई देख्छु, बोल्न सक्दिनँ, खुलेर हाँस्न सक्दिनँ। तर उनलाई म यमुनाले भन्दा बढी निर्वस्त्र देख्छु, किनभने यमुनाले कहिले आफ्नो दुलाहको आवरणको कुरा गरिनन्। त्यसैले म उनका दुलाहको आवरण देख्दिनँ। यमुनाले रतिराका कुरा सुनाउँदै जाँदा कति पटक त म थाहै नपाई चरमबिन्दुमा पुगेर स्खलित भएकी छु। तिनले फेरि मेरो अनुरोधमा अर्को एउटा घटना सुनाइन्। उहाँले मुरली बजाउँदा लाग्छ, उहाँ कृष्ण र म राधा, उहाँ शरीर त म मन। हिजो उहाँ मुरली बजाउँदै बेलुका अबेर भएपछि जुनको उज्यालोमा घर फर्किनुभयो। मैले पनि अबेर गरेर खाना बनाएकी थिएँ। भान्सा गर्न सासू ससुरालाई बोलाएँ, सँगसँगै उहाँलाई पनि बोलाएँ, तर उहाँ आउनु भएन। फेरि बोलाएँ, भन्नुभयो, तिमी खाऊ, मलाई खान मन छैन। उहाँ आउँदै आउनु भएन। सासू ससुराले खाएर सक्दा पनि आउनु भएन। सासूले भन्नुभयो, बाहिरतिर खाएर आओला, खाऊ खाऊ बुहारी। त्यसपछि मैले खाएँ। राति जब उहाँको सेवा गर्न गएँ, यसो गोडा छुन मात्र के लागे कि त ती गोडाले रिसाए चाहिँ गरे, रिसाएरै चल्मलाए र झट्ट माथि सरे। फेरि किन रिसायो होला नि मैले जल खाने गोडा? के भयो फेरि हजुरलाई? तिमीले मैले नखाई खायो, कसरी खान सके कि त्यसरी? म झस्केँ, फेरि के विचार गर्न खोज्नुभएको र म कहाँ असफल भइसकेँ? तिम्रो व्रत खोइ, पतिव्रताले त ढुङ्गा पकाए पनि पाउँछ। मनमनै भने हो त म पनि कस्तो उत्सु भए कि कस्तो सचेत हुन सकिनँ त्यति बेला मैले उहाँको अगाडि आएर भन्नु पर्थ्यो तपाईँले नखाए त म खाँदै खान्न मैले त्यसो भनेको भए उहाँले जुठो हात मात्र भए पनि हाल्नुहुन्थ्यो र त्यही जुठो म खान्थेँ त्यसो गर्न सकेको भए उहाँले भने ठाउँ रहन्थेन उहाँले त मलाई सेवा गर्न पनि दिनुभएन ल आपत पर्यो अब ठुलो पिर पर्यो के गर्ने अब म तिमीले पकाएको नि खान्न मेरै मुटुको पहिरो गयो आफूलाई उहाँको चरणमा समर्पित गरिरहेँ उहाँ बोल्नु भएन मैले माफी मागेँ धेरै पटक मागेँ उहाँले भन्नुभयो अहिले माफ मागेर के भयो फेरि हेला हर्ने होला मैले अब यस्तो गर्दिनँ भनेर कसम खाएँ तर सताउन छोड्नु भएन उहाँले दिदीलाई कहिल्यै सताउनु भएको छैन किनभने उनलाई माया पनि गर्नुहुन्न यी सबै मायाका खेला हुन् ठुलो समस्या पर्यो समाधान त गर्नै पर्यो म त उहाँकै चरणमुनि निधाए छु भोलिपल्ट बिहान अलि चाँडै गरेर अघि पछि भन्दा अलि धेरै मिहिनेत गरेर खाना पकाएँ तरकारी पनि दुई थरी बनाएँ अचार बनाएँ खुसी त बनाउनु छ जसरी पनि खाना बोलाएँ आउनु भएन खुरुक्क आइदिएको भए कुरिसकेको थियो मलाई कति सताउन सकेको होला म त आत्तिएँ पनि अब के गर्ने घरमा सासु ससुरा देवरहरूलाई खुवाएँ अनि तामाको आमखुरामा पानी लिएर गएँ उहाँ कोपीमा कुनै पुस्तक हेर्दै हुनुहुन्थ्यो म गएको थाहा पाएर पनि थाहा नपाए चाहिँ गर्नुभयो पानी लिएर उहाँको वरिपरि घुमेर गोडाको जल खान खोजेँ भन्नुभयो बिहानै खाएको होइन र मन डराइरहेको थियो तैपनि साहस सिकेर भने बाचा राम्रो आएको के बाचा मैले पकाएको नखाने भए अब तिमीले पकाएको कहिले नै खान्न भनेर पानी समाएर बाचा गर्नुहोस् अनि खुरुक्क खान हिँड्नुहोस् त्यही भएर जल लिएर घुमे कि गोडाको जल खाकी उहाँ केही बोल्नु भएन निकै बेर कोरिनु भयो मेरो मनको पात भने उहाँको रिस र घुर्कीको बतासले खुब हल्लिँदै सुसाइरह्यो प्रार्थना गरिरहेँ पात नचुडियोस् भुइँमा नखसोस् कदाचित पानी समातेर तिमीले पकाएको कहिले पनि खान्न भनिदिए भने म के गर्ने उहाँ कि त जेठी छँदैछिन् अर्को पनि डर बलायो कतै उहाँले यस्तो त सोच्नु भएन कै कहिले राजा दशरथलाई बाचा बनाएर आफ्नो बसमा पारे जाएँ यसले पनि मलाई आफ्नो बसमा पार्न खोजेकी हो भनेर झन् आरोपमाथि अर्को आरोप लगाउने पो हो कि डरमाथि डर पहिरोमाथि पहिरो एकछिन पनि एउटा सन्नाटा छायो त्यसपछि उहाँ केही नबोली खुरुक्क खाना खान आउनुभयो नबोली खाएर उठ्नुभयो मिठो छ पनि भन्नुभएन मिठो छैन पनि भन्नुभएन केही नबोली खाए पनि कमसेकम खानु त भयो म असाध्यै खुसी भएँ मेरा डरहरू चराउडे चाहिँ उडेर डाँडामाथि पुगिसकेका थिए लाग्यो मैले एउटा आँट गरेकै हो आँट गरेर मैले पनि उहाँको परीक्षा लिएकै हो मैले लिएको परीक्षामा उहाँ पास हुनुभयो कदाचित फेल हुनुभएको भए उहाँभन्दा धेरै म स्वयं नै फेल भएकी हुन्थेँ त्यो कुरा ख्यालै नगरी कहिलेकाहीँ त कति सुरु पनि हुन सक्नु पर्दो रहेछ कहाँबाट मैले त्यस्तो आँट गर्न सकेकी होला त्यो साहस गर्न सकेकी होला उहाँले पानी समाएर कसम खाइदिएको भए मेरो हाल के हुँदो हो त्यो आँट पनि मलाई उहाँकै मायाले दिएको हो राति सेवा गर्न जाँदा उहाँको अनुहारमा बादल थिएन सफा आकाश जस्तो अनुहार देखेर मेरो मन पनि खुसी भयो त्यही मौका छोपेर भने तपाईँले पानी समाएर तिमीले छोको जिन्दगीभर खान्न अब भनेर कसम खाइदिएको भए मेरो के हाल हुन्थ्यो होला है तपाईँकैलाई पकाएर खान दिने सेवा हार्ने दिदी छँदै थिएन त्यतिखेर तपाईँले कसम खाइदिनुहुन्छ कि भन्ने डरले मेरो मुटु साह्रै ढुकढुक भएको थियो उहाँले हाँस्दै भन्नुभयो तिमीले मेरो सबै मनपेट पाएर त्यसो हार्न सके कि नि श्रुति सम्वेगमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ अर्को साता सेतो धरतीको दशौं श्रृङ्खला वाचन लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृङ्खलामा विजय मल्लको उपन्यास अनुराधाको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौ शुभरात्रि